हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसंघारको अर्को एउटा रमाइलो बसाइले आज पनि मिठा मिठा लोकदोहोरी भाकाहरूको साथमा हामी उपस्थित भइसकेका छौ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। थाहा नै छ लोकसंघारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र नेपाली लोक संगीतको बजारमा चर्चामा रहेका तपाईँले धेरै मन पराउनु भएको तपाईँले गुनगुनाउने तिनै चर्चित लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौ। हरेक दिन फरक फरक खालका भाकाहरू तपाईँको लागि लिएर आउने गर्छौ। राज्यको लोकसंकारको व्यवसायमा विशेष गरी माया प्रेमका शब्दहरू समेटिएका भाकाहरू मैले तपाईँको लागि लिएर आएको छु। पक्कै पनि मनपर्छ तपाईँलाई यस्ता खालका भाकाहरू। यति बेला लोकसंकारको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो खालको यो भाकाबाट। Thank you. सधैँ कल्पना गर्छ मेरो जीवन तिमी नसकाउँदा धान्दैन बरु मन छैन सानो मैले चाहेको यति मात्रै मेरो जीवनमा तिम्रो कल्पना गर्छ मेरो जीवन तिमी माई भर पर्छ नसकाउँदा धान्दिन बरु मन छैन मेरो जीवनमा तिम्रो आगमन निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ. लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ. हरेक दिन फरक फरक खालका भाकाहरूलाई तपाईँकै माझमा राख्ने गर्छौँ. कहिले विरह वेदनाहरू समेटिएका भाका राख्छौँ, कहिले माया प्रेमका शब्दहरू समेटिएका भाका राख्छौँ, कहिले नयाँ नयाँ कहिले पुराना पुराना सबै खालका भाकाहरूलाई तपाईँको लागि राख्ने गर्छौँ. राज्यको लोकसङ्कारको व्यवसायमा भने यस्तै भाका मैले तपाईँको लागि लिएर आएको छु. जुन भाका सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ ती भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु. र तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्नु भएको छ होला विश्वास पनि लिएको छु. फेरि पनि लोकसङ्कारको व्यवसायमा अर्को एउटा भाकालाई तपाईँको माझमा राख्छु. अहिलेको नेपाली लोकसङ्गीतको बजारमा चर्चामा रहेको छ यो भाका, तपाईँलाई निकै नै मन पनि पर्छ. यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि पागल पनि मर्छु होला. Yeah. अर्पण 104.5 मेगाहर्ट्ज। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगा खोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउको दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98-455-64-222। टिभीएस कम्पनी का बाइक तथा स्कूटरहरू अब तपाईकी शहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कूटर। TVS कंपनी को रेसिंग टीम ने बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची RTR 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची RTR 160cc। साथमा स्टार सिटी 110cc र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्राली, टिभीएस अथोराइज डिलर, रत्नगर 100 चोक टाढी चितवन, फोन नम्बर 056-562-013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। 100% ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार, जाडोक्सी खान छुटाउने, 10 केजी सम्म शरीर को मोटोपन घटाउने इजी स्लिम टी, 8 डाइट लिप्रो मेटा स्लिम, 4 इन्च सम्म उचाई बढाउने डाक्टर आयुर्वेद स्टेप अप, 10 केजी सम्म मोटोपन बढाउने बिडिफी, कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर, चौरी पना हटाउने ल्यान्कम क्रिम, अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक, अनुहार को चाया पोतो 24 हटाउने एन्जेलिप क्रिम, हाड जोड्ने नसा च्यापिएको बाथ समस्या को लागि सन्धि सुधार तेल, स्तन सम्बन्धी समस्या को लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम, यौन सम्बन्धी समस्या को लागि आयुर्वेदिक उपचार, साथै हामी कहाँ टेली ब्रान्ड र स्काई ब्रान्ड को सम्पूर्ण सामानहरू पाइन्छ। सम्पर्क नापतौल बजार एन्ड न्यू टेली सप, रत्नगर 1 बकुलहर, रेडियो अर्पण सँगै प्रोप्राइटर तारा खड्का, फोन नम्बर 056-562-282, मोबाइल 98-453-41-405, साथै फ्री होम डेलिभरी को पनि व्यवस्था छ। टाइल्स, सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागि मात्र मैनाली हाइड्रोडेन सेनेटरी, मात्र मैनाली हाइड्रोडेन सेनेटरी। हजुर, हामी कहाँ दक्ष टाइल्स मिस्त्री, दक्ष प्लम्बर, टाइल्स सेनेटरी का सामान, बाथरूम का सामान, सलामी पाइप रेलिंग, किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन्छ। हामी कहाँ रोक्यू कंपनी को धारो 7 वर्ष को ग्यारेन्टी, पांडा मोटर रिजाल पोलिट्यांकी, धारा फिटिंग, पीवीसी पाइप, जीआई पाइप पनि उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी, हिमालयन बैंक को आडैमा, रत्नगर 100 चोक चितवन, प्रोप्राइटर लीलानाथ मैनाली, राजेन्द्र मैनाली, मोबाइल 98-550-62-238, 98-450-43-011, 98-450-92-099। पुनश्च हिन्डवेयर धारा को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। आईआईटी कम्प्युटर एजुकेशन प्रस्तुत गर्दछ कम्प्लिट मोबाइल इन्जिनियरिङ कोर्स, मोबाइल पार्ट्स, जम्पर सेटिंग, ऑनलाइन फ्लैशिंग एंड अनलॉकिंग, एंड्रॉइड एप्लीकेशन एंड सॉफ्टवेयर बॉक्सेस, साथ में कंप्यूटर कोर्स, डिप्लोमा इन सॉफ्टवेयर इंजीनियरिंग, ए प्लस हार्डवेयर एंड नेटवर्किंग, अकाउंटिंग एंड ग्राफिक्स, एसएलसी ऑफर रु 5000 में मोबाइल कोर्स को साथ में बेसिक कोर्स र 10000 रुपया को नोकिया सॉफ्टवेयर फ्री। संपर्क आईआईटी कंप्यूटर, रत्नगर 100 चौक पुल नजीक, मोबाइल 98-071-11-805 र 98-451-4602। हाय रविन, क्यो सुस्त बब्बाल छ त, जता ततै तिम्रै सुस्को चर्चा सुन्छु त, क्यो यसको राज,